السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل۔ آدابرز، آج اس سلسلے کا 27واں سبق ہے۔ آج کا کلیدی جملہ ہے دارے گا کیکون سرن دس کا، کس کی شادی ہو رہی ہے۔ ہمارے سبق کی مرکزی کردار تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ انا ہے۔ آج وہ اپنی دوست ساکورا کے گھر آئی ہیں۔ ساکورا نے انا کو شادی کا ایک دعوت نامہ دکھایا۔ تو آئیے سبق نمبر 27 کا مکالمہ سنتے ہیں۔ پہلے آج کا کلیدی جملہ دارے گا کیکون سرن دس کا، کس کی شادی ہو رہی ہے۔ دارے گا کیکون سرن دس کا، شیزوکا نو تومودچ، ہے اِتس دس کا، رائگیتس ہاتسکا یو، انا مو ایشو نی شیزوکا نی اِکانائی۔ آئیے اب اس مکالمے کی وضاحت کرتے ہیں۔ انا نے سوال کیا دارے گا کیکون سرن دس کا، کس کی شادی ہو رہی ہے۔ یہ آج کا کلیدی جملہ ہے۔ دارے اس کا مطلب ہے کون، نا یہ موضوع کے ساتھ لگایا جاتا ہے، کیکون یعنی شادی، سر یہ سادہ شکل ہے اس فعل کی، شیماس اس کے معنی ہے کرنا۔ تو کیکون یعنی شادی، شیماس یعنی کرنا کے ساتھ مل کر ایک فعل بن جاتا ہے جس کا مطلب ہے شادی کرنا۔ تو ٹھیک ہے انور صاحب؟ جی بالکل، آپ نے درست کہا۔ اور یہ تو آپ پہلے ہی سیکھ چکی ہیں کہ دس اظہار کا ایک ایسا انداز ہے جو کسی وجہ کو بیان کرنے یا زور دینے کے لیے استعمال کیا جاتا ہے۔ کھا آخر میں اس لفظ کا اضافہ جملے کو سوالیہ بنا دیتا ہے، لہٰذا ہم دس کا اس وقت کہتے ہیں جب ہم کسی بات کی وضاحت چاہتے ہیں۔ اچھا، تو انا شادی کے دعوت نامے کو دیکھتی ہیں اور ساکورا سے پوچھتی ہیں کہ کون شادی کر رہا ہے یا کس کی شادی ہو رہی ہے، ٹھیک؟ جی بالکل ٹھیک، لیکن محتاط رہیے، اندس سے پہلے فعل کو سادہ حالت میں ہونا چاہیے۔ تو سادہ شکل کے فعل میں ماس نہیں لگتا نا، لہٰذا کیکون شیماس یعنی شادی کرنا کیکون سرو بن جاتا ہے جسے لغوی شکل بھی کہا جاتا ہے۔ جی بالکل ٹھیک، تو آئیے پھر آج کے کلیدی جملے کو کہنے کی مشق کرتے ہیں۔ کس کی شادی ہو رہی ہے؟ دارے گا کیکون سرن دس کا، ساکورا جواب دیتی ہیں شیزوکا نو تومودچی، شیزوکا میں ایک دوست کی، ویسے اس کا لفظی ترجمہ ہے شیزوکا کی ایک دوست۔ شیزوکا یہ وسطی جاپان کا ایک پریفیکچر ہے جو بحر الکاہل کے ساتھ واقع ہے، نو اسموں کو ملانے والا لفظ ہے، تومودچی دوست۔ شیزوکا میں ساکورا کی ایک دوست رہتی ہیں، ٹھیک؟ جی، ساکورا شیزوکا پریفیکچر کے شیزوکا شہر میں پیدا ہوئی تھی۔ جب وہ سینئر ہائی اسکول میں تھی تو ان کے والد کا تبادلہ ٹوکیو ہو گیا تھا اور ان کا گھرانہ بھی ان کے ساتھ ٹوکیو منتقل ہو گیا۔ ان کی بچپن کی دوست کی جلد ہی شادی ہونے والی ہے، تو انا کہتی ہیں آہا، یا واقعی، یہ جذبات کا اظہار ہے جو نشاندہی کرتا ہے کہ میں آپ کی بات سن رہا ہوں یا سن رہی ہوں۔ اِتس دس کا کب ہے؟ اِتس اس کا مطلب ہے کب، اور اس کے بعد آتا ہے دس جو جملے کو ختم کرنے کا شائستہ انداز ہے، اور آخر میں کا جو کسی جملے کو سوالیہ جملے میں تبدیل کر دیتا ہے۔ اِتس دس کا یعنی کب ہے، یا یہ شادی کب ہے؟ اور ساکورا جواب میں کہتی ہیں رائگیتس ہاتس کا یو، آئندہ ماہ کی 20 تاریخ کو، رائگیتس یعنی آئندہ ماہ۔ ویسے اس مہینے یا رواں مہینے کو کہتے ہیں کونگیتس، اور گزشتہ ماہ کو کہتے ہیں سینگیتس۔ اس کے بعد ساکورا نے کہا ہاتس کا، اس کا مطلب ہے 20 تاریخ۔ ذرا ٹھہریے انور صاحب، کیا 20 نیجو نہیں ہے؟ جی بالکل ٹھیک، لیکن جاپانی میں تاریخ کے اظہار کے وقت اعداد تبدیل ہو جاتے ہیں۔ 20 تاریخ کو ہاتسکا کہتے ہیں۔ آپ اسے اسی انداز میں یاد کر لیجئے۔ اور اس کے بعد فقرے میں آتا ہے یو، یہ وہ لفظ ہے جسے جملے کے اختتام پر اس وقت کہا جاتا ہے جب آپ مخاطب کو کوئی ایسی بات بتاتے ہیں جو وہ نہیں جانتا یا نہ جانتی ہو۔ انا مو ایشو نی شیزوکا نی اِکانائی، انا کیا آپ میرے ساتھ شیزوکا نہیں چلیں گی؟ انا یعنی انا، مو یہ حرف جار ہے، اس کا مطلب ہے بھی، ایشو ساتھ یا اکٹھے، نی یہ حرف جار وسیلے یا ذریعے کی نشاندہی کرتا ہے، شیزوکا شیزوکا یہ ایک جگہ کا نام ہے، نی یہ حرف جار یہاں پر سمت کی نشاندہی کے لیے استعمال ہوا ہے، اِکانائی یہ غیر رسمی شکل ہے اس فعل کی، اِکیماسین اس کا مطلب ہے نہ جانا۔ ये इकीमास यानी जाना की नाई शक्ल है, ऐसा ही है ना? जी बिल्कुल ठीक है। अगर आप फेल की नाई शक्ल को उठान के साथ कहते हैं तो आप किसी को कोई काम करने की तजवीज या दावत दे रहे होते हैं। बुनियादी तौर पर अनवर साहब, नाई शक्ल फेल की मनफी शक्ल है, लेकिन अगर हम इसे उठान के साथ कहते हैं तो इसके मनफी मानी खत्म हो जाते हैं, ऐसा ही है? जी बिल्कुल। इस तरह नाई शक्ल का इस्तेमाल करते हुए आप किसी को मधु कर सकते हैं। इसी बात को शाइस्ता अंदाज में यूं कहेंगे, इकीमासेन का, नहीं चलेंगी, यानी ये एक अंदाज है ये कहने का कि आप भी मेरे साथ चलें। और आइए अब सबक नंबर 27 का मकालमा एक बार फिर सुनते हैं। आज का कलीदी जुमला है, दारे गा केक्कोन सुरुन देसु का, किसकी शादी हो रही है? दारे गा केक्कोन सुरुन देसु का, शिज़ुओका नो तोमोदाची। へえ、いつですか？ 来月20日よ。アンナも一緒に静岡に行かない？ अब वक्त हुआ है हमारे कॉर्नर गुर की बातें का। इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात के बारे में बताती हैं। तो अनवर साहब, मैं सीखना चाहूंगी कि तारीखों को किस तरह कहते हैं। तो आइए प्रोफेसर साहिबा से पूछते हैं। वो कहती हैं कि जापानी जबान में महीने के पहले दिन को यूं कहते हैं, त्सुइताची। असल में इसका मतलब है वो पहला दिन जब चांद निकलता है, लेकिन ये अमूमन पहली तारीख के लिए इस्तेमाल होता है। और दूसरी तारीख से लेकर दसवीं तारीख तक हम ऐसे कहते हैं। दो तारीख, फ्त्सुका। तीन तारीख, मीका। चार तारीख, योक्का। पांचवा दिन या पांच तारीख, इत्सुका। छह तारीख, मुईका। सात तारीख, नानोका। आठ तारीख, योका। नौ तारीख, कोकोनोका। और महीने का दसवां दिन या दस तारीख, तोका। जैसा कि मैंने सबक नंबर 7 में बताया था, ये अल्फाज दरअसल जापान में गिनती के पुराने तरीके की बाकियात हैं। महीने के 11वें दिन से लेकर आखिरी दिन तक हम आम एदाद कहते हैं और साथ में ये इजाफा करते हैं, नीच। इसका मतलब है दिन। लिहाजा अगर 11वां दिन यानी 11 तारीख होगी तो हम कहेंगे जूइची नीची। अलबत्त इस तरीके में तीन इस्तस्ना हैं। 14 तारीख को कहते हैं जूयोक्का। 20 तारीख को यूं कहते हैं हत्सुका। और 24 तारीख को कहते हैं निजूयोक्का। ये था हमारा आज का कॉर्नर गुर की बातें। और अब वक्त हुआ है हमारे कॉर्नर सौती अल्फाज का। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाली सौती तरकीब मुतारिफ करवाते हैं। आज हम जानवरों की आवाजें मुतारिफ करवाएंगे। तो मैमुना, आप अंदाजा लगाइए और बताइए कि आपके ख्याल में ये किस जानवर की आवाज है? वांग वांग। वांग वांग, मुझे नहीं मालूम अनवर साहब। जवाब है, ओह, ये कुत्ते के भौंकने की आवाज है। जी, और इस आवाज के बारे में आपका क्या ख्याल है? न्या न्या। क्या ये बिल्ली है? जी। तो सामीन, आपको कैसा लगा? आज सौती अल्फाज के कॉर्नर में हमने दो अल्फाज मुतारिफ करवाए, वांग वांग और न्या न्या। और सबक के अख्तिताम से पहले अन्ना आज के इवेंट्स पर एक नजर डालती हैं और ट्वीट करती हैं। तो हमारा कॉर्नर है अन्ना के ट्वीट। ये तो क्यों? मैं साकुरा के साथ उनके आबाई घर शिज़ुओका शहर जाऊंगी। मेरा ख्याल था कि मैं साकुरा के साथ शादी की तकरीब में शरीक हो सकती हूँ, लेकिन मुझे दावत नामे के बगैर नहीं जाना चाहिए। तो सामीन, क्या आपको आज का सबक पसंद आया? आज का कलीदी जुमला था, दारे गा केक्कोन सुरुन देसु का, किसकी शादी हो रही है? तो जनाब, अगले सबक में अन्ना साकुरा के साथ शिज़ुओका जाएंगी। हमारे साथ रहिएगा।